हेलो व्हाट्स अप फ्रेंड्स, वेलकम वेलकम साथीसँग मनका कुराको ब्रान्ड न्यू एपिसोडमा म हुँ तपाईँको आफ्नै कुल साथी आयुष, र आयुषसँगै म पनि छु है साथी, तपाईँको सुख दुःखमा सदैव साथ दिने साथी सविता। स्वागत छ है साथी कार्यक्रमको 587 भागमा। उफ, हेर न हेर, कसै कसैले गफ हानेको सुख दुःखमा साथ दिने साथी रे, ए दियो तिमीले साथ सुख दुःखमा। हैन, फेरि के भयो आयुष तिमीलाई, किन यसरी मुख बिगारेर कुरा गरेको? मेरो मुख हो नि, बिगारे पनि सपारे पनि तिमीलाई के? हेर न हेर, यसको भाउ बढेको कसैको नभएको। अनि भाउ बढ्दैन त, यहाँ आलु प्याज गोलभेडाको भाउ बढेर कस्तो भइसक्यो। ए यस्तो महँगाईमा त मेरो पनि भाउ बढ्यो नि, फेरि मैले त सुपर स्टारलाई भेटेको छु, बुझ्यो? सुपर स्टार, अब सुपर स्टारलाई भेटेपछि त यो आयुषको भाउ पनि त सुन्छ चाहिँ वाट्टै बढ्छ क्या, बुझ्यो? वाट्टै वाट्टै होइन के आयुष, वाट्टै हो। ल ल, बुझे पुगिहाले नि। अँ, मैले पनि कुरा बुझे, आज किन तिमी यसरी हप्की दप्की गरेर कुरा गर्दैछौ भनेर। ल थाहा छ भने भन न त भाट्ट। थाहा भइहाल्छ नि, हिजो तिमीले नेपाली चलचित्रका महानायक राजेश हमाललाई भेटेको हुँदा तिम्रो खुट्टा आज भुइँमै नभएको होइन भन त, अनि यही कारणले पनि त तिम्रो भाउ बढेको होला नि। तर साथी, आयुष सँगसँगै मैले पनि राजेश हमाललाई भेटेको थिएँ, तर म त यो आयुषले जस्तो गफ लगाएको चाहिँ छैन है साथी। हेर न हेर उसको कुरा, यहाँ म खुसीले गदगद भइराखेको छु, ऊ चाहिँ कडा शब्द प्रयोग गर्यो नि, मेरो मनभित्रको रमाइलोले भरेको बेलुन छ नि स्याप्पाट फुटाइदियो क्या, कस्तो मान्छे भन्यो नि यो मान्छे। ए आयुष, तिमी पनि बरु आयुष, तिम्रो मनभित्र जागृत भएको रमाइलो हाम्रो साथीलाई पनि महसुस गर्न दिने कि राजेश हमालसँग हामीले गरेको अन्तर्वार्ता सुनाएर। भइहाल्छ नि, फेरि म त खुसी बाँड्ने मान्छे पो हो त। लौ त साथी, तपाईँ चाहिँ रेडियोको कान यताउता नबटारिकन सुन्नु है त, तपाईँले अत्याधिक भोट गरेर बनाउनु भएको युथ आइडल राजेश हमालसँग गरिएको रमाइलो कुराकानी। सबैभन्दा पहिला चाहिँ कङ्ग्रेचुलेसन तपाईँलाई हाम्रो युथ आइडल हुनुभएकोमा, होइन, कस्तो फिल गर्दै हुनुहुन्छ? खुसी लाग्छ, किनकि अब युवा पुस्ताले चाहिँ नि एक हिसाबले मैले गरेको काम मेरो विचारलाई उहाँले चाहिँ नि एक हिसाबले स्वीकारी पनि दिनुभएको छ, र त्यो विश्वासको लागि चाहिँ नि म अत्यन्त नै खुसी पनि छु र रेस्पोन्सिबल पनि महसुस गर्छु। तपाईँको विचारमा युवा हुनुको सुन्दरता चाहिँ के हो? युवा अवस्था एक हिसाबले चाहिँ नि भरपूर आत्मविश्वासले भरेको समय पनि हो, र केही गर्छु र केही सबै कुराहरू गर्न सक्छु भन्ने किसिमको चाहिँ नि कहीँ न कहीँ आत्मबल भएको अवस्था पनि हो, र धेरै आशा र होपले भरिएको अवस्था पनि हो। तर त्यो बेलामा चाहिँ नि त्यो वर्गले सही मार्गनिर्देशन पाउन चाहिँ अत्यन्त जरुरी छ। त्यस कारण सबभन्दा सशक्त बुधा युवा वर्गमा के हुन्छ भने भरपूर किसिमको आत्मविश्वास, युवा वर्गमा चाहिँ नि सशक्त मात्रामा चाहिँ नि आशा होप र हामी के गर्न सक्छौँ भन्ने किसिमको मनोगत अवस्था हुन्छ। यदि युवाले चाह्यो भने चाहिँ तपाईँ चाहिँ राजनीतिमा लाग्नुहुन्छ? म राजनीतिमा लाग्दै लाग्दिनँ भन्दिनँ, तर अब अहिले भन्दाखेरि असाध्यै आदर्शवादी सुन्नेला, तर मलाई लाग्छ कि राजनीति गर्नु भनेको विशुद्ध एक हिसाबले समाज सेवा गर्नु नै हो। अब हाम्रो विगतका नेताहरूले के कस्ता उदाहरणहरू छोडे त्यो आफ्नै ठाउँमा छ। यदि भोलिको दिनमा म राजनीतिमा लागेँ भने म चाहिँ एकदम एउटा समाजसेवीकै दृष्टिकोणले चाहिँ त्यसप्रति चाहिँ नि प्रेरित हुनेछु, र यो राष्ट्र र समाज कुन दिशातिर गइरहेछ, यहाँको नागरिकहरूको चाहिँ के अवस्था छ, बाट म कलाकारिता बाहेक पनि त्यसमा पनि अलिकति चिन्तित नै हुन्छु, किनकि तपाईँ एउटा सचेत नागरिक हुनुहुन्छ र तपाईँको अगाडि कुराहरू भइरहेको छ भने कतै न कतै त्यसले चाहिँ तपाईँलाई बिझाइरहेकै हुन्छ, र त्यसप्रति केही गरौँ भन्ने कुनै न कुनै तपाईँको मन मस्तिष्कमा चाहिँ एक किसिमको भावना उठिरहनै हुन्छ। अन्त्यमा सर, हाम्रो रेडियो सुनियन भएको साथीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? अब सर्वप्रथम त म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु, र युवा वर्गहरूलाई म अनुरोध पनि गर्न चाहन्छु कि जो उहाँहरूमा जुन किसिमको ऊर्जाहरू छ त्यसलाई चाहिँ कायम राख्नुहोस्, र कहिले कहिले चाहिँ नि हरेक कुराहरू खालि राष्ट्रले मात्रै गरिदियोस्, नेताहरूले मात्रै गरिदियोस्, सम्बन्धित निकायले मात्रै गरिदियोस् भनेर पनि भर नपर्नुहोस्। आफै पनि के हुन्छ त्यसमा पनि तपाईँहरू ध्यान दिनुहोस्, र जहाँ तपाईँहरूलाई चाहिँ नि चित्त बुझेको छैन, यदि तपाईँहरूले त्यहाँ एकदमै आवाज उठाउनु भयो र प्रत्यक्ष रूपमा पार्टिसिपेट हुनुभयो भने त्यसमा केही न केही परिवर्तन हुन सकिन्छ, सक्छ, र हिम्मत नहार्नुहोस्। धन्यवाद सर तपाईँको समयको लागि। कस्तो लाग्यो त फ्रेन्ड्स, युथ आइडल राजेश हमालसँग गरिएको छोटो मिठो र रमाइलो कुराकानी? पक्कै पनि राम्रो त लाग्यो होला साथी, तर पनि राम्रो नराम्रो के लाग्यो हामीलाई लेखेर पठाउनु होला। तर साथी, अहिले चाहिँ कथा नै सुन्ने पो हो कि त? अब तिमीले कथा सुन्ने भनेर साथीलाई भनेपछि साथीले नाइ नाइ नाइ भन्नुहुन्छ र जोड जोडले हुन्छ हुन्छ हुन्छ भन्नुहुन्छ नि होइन साथी, बरु फ्रेन्ड्स ध्यान दिएर सुन्नुहोस् है त आजको राज र मोनिकाको कथा। ओ राजभाइ, राजभाइ। हजुर घरबडीमा के हो भाइ, बालमा बसेपछि बाल तिर्नु पर्दैन? 3 महिना भइसक्यो, कहिले दिने हो पैसा? नदिने भए निस्केर गए हुन्छ। होइन घरबेटी बा, घरबाट पैसा पठाइदिने बित्तिकै दिन्छु। एक दुई दिन कुर्नु न। एक दुई दिन कुर्दा कुर्दै 3 महिना भइसक्यो। अबको एक हप्तामा पैसा दिएनौ भने नि तिम्रो ग्यास स्यास सबै राखेर बाहिर निकालिदिन्छु तिमीलाई, बुझ्या हो? हुन्छ। कस्ता कस्ता मान्छेहरू बालमा बस्न आउँछन् भने नि। के हो राजभाइ, आज पनि किचिच गरे क्या त्यो बुढाले? अँ भनेको हेर्नु न प्रेम भाइ, घरमा पनि पैसा छैन रे, खै कसरी पैसा तिर्ने होला? म त दिक्क भइसक्यो भने दाइ। ल के टेन्सन लिँदा त भाइ, अब अहिले तिमीसँग छैन भने मसँग क्रेडिट लिएर चलाइराख नि त, पछि तिम्रो घरबाट पैसा आएपछि मलाई दिनु। के यो बुढाको जहिले पनि किचिच गरेर बस्छौ यार? त्यो त हो दाइ, तर तपाईँको पहिलाको नै 1,000 तिरेको छैन, कसरी लिनु ल? ए के कुरा गरेको होला फेरि भाइले पनि। अब तिमी पनि घरबाट बाहिर बसेर पढिरहेको छौ, म पनि यहाँ कोठा ल्याएर पढ्न बसिरहेको छु। हेर अब म तिम्रो कन्डिसन बुझ्न सक्छु भाइ, किनकि मलाई पनि यस्तो समस्या परेको थियो के, त्यही भएर लिऊ नि त, लिऊ पछि तिर्नु नि। हुन्छ दाइ। ल मेरो कोठामा बसेर चिया खाँदै कुरा गरौँ अनि पैसा पनि तिमी लिउला। ए हुन्छ दाइ, म मोबाइल लिएर आइहालेँ दाइ त्यसो भए रुमबाट। ल ल, अनि आज त कलेज बिदा नै होला नि होइन, शनिबारको दिन त के लाग्थ्यो र? हो दाइ आज बिदा छ। अनि प्रेम दाइ तपाईँलाई एउटा कुरा सोधौँ है। सोध न, के कुरा हो? दाइ तपाईँ के काम गर्नुहुन्छ? तपाईँसँग त हेर्नु न कति धेरै पैसा हुन्छ, फेरि कतै काम गरेको पनि देख्दिनँ, घरमै बसेर कसरी पैसा कमाउनु भएको दाइ? अब त्यस्तै काम छ भाइ मेरो। किन दाइ मलाई भन्न मिल्दैन र? अब तँलाई के भन्नु यार मेरो कामको बारेमा, तैँले सोच्दै नसोचे काम गर्छु के भाइ म, अब कसरी भन्नु तँलाई? कतै दाइ ड्रग त बेच्नुहुन्न नि दाइ तपाईँले? त त्यस्तो पनि गर्छन् र? त्यसो भए के हो त दाई, भन्नु न त, मलाई पनि टन्नै पैसा कमाउनु छ क्या दाई, यो गरिबी देखेर दिक्क लागिसक्यो दाई, भन्नु न दाई प्लिज। अब हेर, अब त किचकिच नै गर्छस् भने चाहिँ ल सुन, तर यो कुरा कसैलाई पनि भन्ने होइन नि फेरि। कसैलाई भन्दिनँ दाई, आम्मा कसम भन्दिनँ, कसैलाई भन्दिनँ। हेर राजभाइ, म लगानी नै गर्न नपर्ने काम गर्छु जसको फाइदा मात्र छ। मैले त बुझिनँ नि दाई। हेर भाइ, मस्ती रमाइलो र आनन्दले भरिएको छ के मेरो काम, अब पैसा पनि टन्न आउँछ हेर, अरूलाई पनि माया बाँड्ने काम हो के, उनीहरूको दिगदारीले भरिएको जीवनमा खुसी सर्ने काम हो, बुझिस्? खै दाई मैले त अझै बुझिनँ दाई। बिस्तारै बुझ्छस् भाइ, बिस्तारै यौन आनन्द पनि पाइने अनि त्यो सँगसँगै पैसा पनि टन्न पाइने। कतै तपाईँले यौन पेसाको बारेमा त कुरा गर्नुभएको होइन दाई? बल्ल बुझे फुच्चेले, हो यौन पेसा, उनीहरूको यौन चाहना पुरा गर्ने अनि छप्प पैसा पनि कमाउने, आफ्नो सर्भिसिङ पनि हुने, पैसा पनि पाइने यार, उनीहरू पनि खुस हामी पनि खुस। तर आफ्नो शरीर बेच्नु र भने दाई? हेर पहिला मलाई पनि यस्तै लाग्थ्यो, तर पछि बानी पर्दो रहेछ बुझिस्, फेरि शरीर बेचेर अरूले पैसा कमाउनुहुन्छ भने हामीले किन हुँदैन यार, भन त फेरि कति दिनसम्म यो गरिबीको दलदलमा भासिएर बस्छस् भन त। हेर भाइ, तँ हेर्दा राम्रो छस्, मभन्दा अलिक कम भए पनि ह्यान्डसमै छस्, तेरो पछि केटीहरू लागिहाल्छन्, त्यही भएर खुसी नभएका, यौन तृष्णा नमेटेका, श्रीमान विदेश गएका केटीहरू जति पनि छन् यो शहरमा, उनीहरूको प्यास मेट, त्यसले तेरो पैसाको अभावलाई पनि मेटाउँछ। शरीर बेच भाइ, शरीर बेच, आफ्नो आवश्यकता किन, के छ विचार? यौन पेसा होइन भाइ, माया हो माया, बरु जान्छस् भने सेटिङ गरिदिउँ तेरो, मसँग एकजना गाटिस केटीको फोन नम्बर छ, बिचारीको बुढो विदेश गएको पनि 1 वर्ष भइसकेछ, के छ विचार? ला चिया खा अनि ठन्डा दिमागले सोच, यौन आनन्द, मस्ती र पैसा। हुन्छ दाई, बरु गर्नुपर्ने चाहिँ के हो नि दाई, पैसा त आउँछ नि होइन? ग्राहकलाई खुसी बना न, पैसा त जति माग्छस् त्यति पाउँछस् यार। हो दाई, त्यसो भए हुन्छ नि त दाई, पैसा आउँछ भने त गर्छु गर्छु दाइ म यो काम। ल त्यसो भए तेरो पहिलो ग्राहकसँग म आजै कुरा गरेर फिक्स गर्छु, अनि त जानु है त। हुन्छ दाइ। दाइ एकैछिन है। हेलो मोनिका भन न। ए आज त हेर न एकजना दिदीलाई भेट्न जानुपर्ने भयो के, त्यही भएर भेट्न भ्याउँदिनँ होला है। बरु भोलि कलेजमै भेटौँला नि, हुँदैन नरिसाउ न ल है। है नरिसाउ है ल। ओके बाई। को हो गर्लफ्रेन्ड हो कि के हो भाइ? हो दाइ। ल तेरो कलेज पनि आइपुग्यो, अनि के छ त फुच्चे हिरो राज, कस्तो चल्छ तेरो काम कुरो? मजामा होला नि होइन, मस्ती होला नि? अँ ठिकै चल्दैछ प्रेम दाइ। अब हुन त पैसा आएर खुसी पनि लागिरहेकै छ, तर फेरि कता कता मैले ठिक गरिरहेको छैन कि जस्तो लाग्छ भन्ने दाइ। त्यसमाथि मोनिकाले थाहा पायो भने त खै के गर्ने होला त्यसले त झन्। अब तैँले नभनेसम्म कसरी थाहा पाउँछ त यार त पनि? अनि तँलाई त नयाँ आइफोन दिएको छ अरे नि त अहिले नयाँ ग्राहकले, खोइ देखा त। इदे बास केटाको दिन फिर्यो है अब। ल मोज गर मोज यार, कति दिन भयो अहिलेको केटीसँग रमाइलो गर्न थाले? भयो होला दाइ खोइ एक हप्ता जति भयो कि, कहिले के गर्न लाउँछ कहिले के गर्न लाउँछ खै, तर पैसाको लागि त गर्नै पऱ्यो नि होइन दाइ। त्यो त हेर जति अरूलाई खुसी बाँड्यो त्यति नै पैसा हुन्थ्यो नि, बरु तेरो पुतली पनि अगाडि नै छ, ऊ जा गएर भेट। मेरो चाहिँ आज एकजना नयाँ ग्राहकसँग सेटिङ छ, जान्छु है, बरु भरे रुममा भेटौँ। हुन्छ दाइ ल दाइ बाई। राज ए हेलो मोनिका। यत्रो दुई दुई दिन तिमी कहाँ थियौ भन त राज, कलेज पनि आउनु पर्दैन है तिमीलाई? अनि अनि फोन फोन किन नि तिम्रो अफ, के हो तिम्रो चाला? मसँग बोल्न अनि भेट्न मन लाग्दैन भने भन है मलाई। नरिसाउ न मोनिका, अब कहिले काले यस्तो त भइहाल्छ नि। अँ एक दिनको कुरा भए पो त, कोसँग थियो भन त यत्रो दुई दुई दिन? हेर है राज, अरू कोही केटीसँग तिम्रो चक्कर चलिरहेको छ भने चाहिँ भन है मलाई, म छोडिदिन्छु तिमीलाई, तर जहिले जहिले यसरी तड्पेर बस्न चाहिँ सक्दिनँ है म, पहिले भन्दा छु। मोनिका तिमी बाहेक मेरो अरू को नै छ र, फेरि तिमीलाई पनि त थाहा नै छ नि कति माया गर्छु तिमीलाई। खुब होला, त्यही भएर त होला नि दुई दुई दिनसम्म फोन सोन पनि नगरेको, अनि आज बल्ल कलेज आएको। तिमीलाई मेरो मतलबै छैन भने छोडिदेऊ न त मलाई, जहिलेको टेन्सन त हुन्न मलाई। मेरो कुरा त सुन न पहिला, मेरो मोबाइल हरायो क्या, अर्कै नयाँ मोबाइल किनेको मैले। मोबाइल हरायो कि अरू कसैलाई दियो के थाहा? त्यति साह्रो पनि नभन न भने कस्तो क्या। ल ल सरी ल, अब त नरिसाऊ प्लिज ल ल, कान पनि समाते ल। फेरि आजकल मैले काम पनि गर्न थालेको छु, अनि तिम्रो लागि यो गिफ्ट पनि ल्याइदिएको छु। चाहिँदैन मलाई तिम्रो यो गिफ्ट सेट, कति नै गिफ्ट दिएर फकाउन खोजेको होला। एकैछिन है मुनिका। हेलो हजुर हजुर हजुर, म कलेजमा। ए हस् हस् हुन्छ, म ठ्याक्कै 10 बजी आइपुग्छु। हुन्छ हुन्छ हस् हस् हस् बाई। को राज, अनि मसँगै नबसेर किन पर गएर कुरा गरेको नि, अनि कसलाई भेट्न जान लागेको? साथी हो के? को साथी नि, खै मोबाइल हेरौ त। मोबाइल किन हेर्नु पर्यो भने? आइफोन, त्यो पनि यति महँगो, नट ढाटिकन भन त राज, तिमीसँग यति महँगो मोबाइल किन्ने पैसा कहाँबाट आयो? तिमीसँग त सेकेन्ड इयरमा भर्ना गर्ने पैसासम्म थिएन त, अनि यति महँगो मोबाइल? छोड नि सब कुराहरू। ल ल भयो राज, मैले बुझिसकेँ, अब तिमी मसँग कुरा पनि लुकाउन थाल्यौ होइन त, ठिकै छ, अबदेखि तिमीसँग म केही पनि कुरा सोद्दिनँ, तिमीलाई डिस्टर्ब पनि गर्दिनँ, गएँ म। र राज आइन्दा मलाई फोन सोन पनि नगर्नु, बाई। मोनिका मोनिका मेरो कुरा त मोनिका सरी, म आफ्नो कुरा तिमीलाई भन्न पनि सक्दिनँ, थाहा छैन यदि तिमीले मेरो कुरा सुन्यौ भने के गर्छौ होला भनेर, कति घृणा गर्छौ होला भनेर, त्यही भएर मेरो कुरा मसँग नै हुन देऊ। आइ एम सरी मोनिका, आइ एम रियली सरी। कति कति टाइम लगाएको आज आउनुको लागि यहाँ मेरो हिरो? कि मसँग भेट्न मन लाग्दैन तिमीलाई यहाँ राज? त्यस्तो होइन नि शीतल। अनि के हो त मेरो राजा, आज अलि मुड अफ जस्तो छ नि। कि मसँग माया प्रीतिका कुरा गर्न मन लाग्न छोड्यो कि क्या हो तिमीलाई? कि पैसा कम भयो तिमीलाई? हुन त म 25 वर्ष कि भए पनि 17-18 वर्ष कि तरुणी केटी भन्दा कम हट राम्री त छैन है? कि छैन म हट? होइन, त्यो त तिमी छौ। हेर राज, मलाई खुसी बनाऊ। तिमीले मसँग जति पैसा मागे पनि दिन्छु। अरू के कुरा चाहिन्छ सबै कुराहरू किनिदिन्छु। हेर, तिमी मेरो जिन्दगीमा आएदेखि मैले त मेरो श्रीमानलाई पनि बिर्सिसके। आऊ, मेरो यौन तृष्णा मेटाऊ मेरो राजा। हुन्छ। पहिला मेरो अगाडि सबै लुगा खोलेर उभियो, म तिमीलाई बिना कपडा हेर्न चाहन्छु। तर मलाई लाज लाग्छ नि। लाजै नलाग्ने सबै कुरा गरिसकेपछि पनि के लजाइरहेको मेरो हिरो? पैसा चाहिन्छ भने बिना कपडा मेरो अगाडि बस, तिमीले पाउने पैसा भन्दा डबल दिन्छु म। अनि बिस्तारै बिना कपडा मेरो अगाडि आएर पहिला मेरो गालामा अनि मेरो लिप्समा किस गर, बुझ्यौ मेरो राजा? हुन्छ। अनि मलाई सटस बनाएपछि मेरो श्रीमानले जापानबाट पैसा पठाइदिएको छ अरे, लिन जानुपर्छ ल। अनि पैसा लिइसकेर फिल्म हेर्न जाने, अनि तिमी घर जानु, म चाहिँ बच्चा लिन स्कुल जान्छु है त। तर कसले बाहिर देखियो भने नि फेरि? तिमी मेरो भाइ हो भनिदिउँला नि, हुँदैन? पत्याउला नि है मान्छेले। अब पत्याए पत्याउ, नपत्याए नपत्याउ, के मतलब? अब मेरो अङ्गालोमा आऊ अनि जे जे गर्न मन लाग्छ गर, मलाई तृप्त पार राज। हुन्छ, तर कन्डम कहाँ छ? आज कन्डम नलगाइकन गर न, हुँदैन? आज तिम्रो हरेक कुराको स्पर्श गर्न मन लागिरहेको छ। तर सर होइन, मेरो आज्ञा मान। यो गठिलो जिउ, यो नसिलो आँखा। के अप्ठ्यारो गरेर हिँडिरहेको राज? कि मसँग हिँड्न लाज लाग्यो हो तिमीलाई? लाज लागेको होइन नि शीतल, तर यसरी हात समाति समाति हिँड्दा चाहिँ कतिजनाले हामीलाई हेरिरहेको भनेर अप्ठ्यारो चाहिँ लागेको हो क्या। अब हातै समातेको त हो नि, अरू केही समातेको होइन क्या अरे? कि त्यो पनि समातिदियो? ए नजिस्किरह न, बरु के किन्ने हो, किनेर गइहालौँ बरु। ल ल, तिमीलाई चाहिँ के किनिदिउँ त? खट्टु किनिदिउँ, अनि मेरो अगाडि त्यही कट्टु लगाएर नाच्नु नि, हुँदैन? अब त्यही बाँकी छ नि होइन राज। ओइ राज, मुनिकाको आवाज। राज, तिमी यहाँ के किन आएको? केही पनि होइन। अनि किन यहाँ त? अनि उहाँ चाहिँ को हो नि? मेरो म उसको गर्लफ्रेन्ड। ए, भनेपछि अर्को गर्लफ्रेन्ड पाएर पो मलाई इग्नोर गरेको? ठिकै छ, उसैसँग गएर रमाऊ अब तिमी। अबदेखि मलाई भेट्नु पर्दैन, बुझ्यौ राज? मोनिका प्लिज, आई क्यान एक्सप्लेन प्लिज। भयो राज, भयो। मलाई तिम्रो केही कुरा सुन्नु छैन। तिमीलाई सोझो, राम्रो अनि पढ्ने इमान्दार मान्छे भनेर माया गरेको थिएँ, तर तिमी त बाहिरबाट मात्र राम्रो रहेछौ, भित्रभित्र त कुहिसकेछौ। आई हेट यु राज। तिमीले गरेको यो व्यवहार म कहिले पनि बिर्सने छैन राज। म मर्छु तर तिमीलाई कहिले भेट्दिन राज। तिमीलाई कहिले पनि माफ गर्ने छैन राज। म कहिले पनि माफ गर्ने छैन तिमीलाई। मोनिका, तिमीले तिमी मेरो गर्लफ्रेन्ड हो भने किन भनेको? के भयो त, उसले छोडेर गए पनि म छँदैछु नि मेरो राजा। आऊ हिँडा घर जाउँ, अनि एउटा चिसो बियर खाऊँ, अनि तिम्रो दिमाग चिसो बनाउनुको लागि माया पनि टन्नै गरौँला, हुँदैन? भयो शीतल, म घर जान्छु बरु। किन? जाबो एउटा केटीले गर्दा यति दुःख? हेर राज, मैले तिमीलाई पैसा दिइरहेको छु, त्यही भएर मैले जे भन्छु त्यही गर्नुपर्छ, तिमीले बुझ्यौ? तिमीले मलाई पैसा दियौ भन्दैमा मलाई किनेको त होइनौ नि शीतल। भयो शीतल, म तिम्रो दास होइन, कि तिमीले जहिले जे भन्यो मैले मान्नै पर्ने। फेरि मोनिका तिम्रो लागि मात्र होला जाबो एउटा केटी, तर मेरो लागि त मोनिका सबै कुरा हो, मेरो ज्यान हो। धेरै भयो, अब म तिमीसँग सुत्न घुम्न केही गर्न सक्दिनँ, माफ गर मलाई। गएँ म, त्यो जाबु केटीको लागि छोड्न लाग्यो होइन मलाई। तिमी जस्तो केटा त जति पनि पाउन सक्छु मैले, तर तिम्रो लागि मैले जति पैसा खर्च गरेको छु, जति तिम्रो आवश्यकता पुरा गरेको छु, त्यो कसैले गर्न सक्दैन, बुझ्यौ? जाऊ, तिम्रो गरिबीमै गएर बाँच तिमी। जान्छु शीतल, लिऊ तिम्रो मोबाइल पनि, चाहिँदैन मलाई। गएँ म। यो के भइरहेको छ मेरो जीवनमा, के गरिरहेको छु मैले, के मैले चाहेको यही नै थियो त? म त यहाँ पढ्न पो आएको थिएँ, आफ्नो भविष्य बनाउन आएको थिएँ, तर के पैसा पाउनको लागि आफैलाई बेचिरहेको छु मैले। गर्ने मन नलागेको कुरा पनि गरिरहेको छु मैले, आफ्नो शरीर बेचेर नचाहँदा नचाहँदा पनि पैसाको लागि अरूलाई खुसी बनाउन थाले, अझ अझ उनीहरूकै खुसीको लागि असुरक्षित रूपमा यौन सम्पर्क पनि गरे, तर जहिलेको पनि पैसाको कमीले गर्दा अभावै अभावमा कसरी बाँच्न सक्थेँ म? घरबाट पैसा पनि कति माग्नु, घरको अवस्था पनि त त्यस्तै छ, तर अवस्था त्यस्तै छ भनेर मैले यही नै पैसा अँगाल्नु पर्थ्यो र? के अरू केही काम हुँदैन थियो र? तर कसले काम दिन्थ्यो र मलाई? के योग्यता छ र मसँग? एसएलसी पास? तर आज मेरो यो कामको बारेमा न कसैलाई भन्न सक्छु, न कसैसँग आफ्नो कुरा बाँड्न सक्छु। त्यस्तो मन पनि केटी गुमाउनु पर्यो, कति माया गर्थ्यौँ एकअर्कालाई हामी, कति माया गर्थ्यौँ, तर मेरो आफ्नै गल्तीले गर्दा मैले मोनिकालाई गुमाएँ। तर अब पुग्यो मलाई, मैले आफूलाई यौन कर्मी होइन, अरू नै केही बनेको देख्न चाहन्छु हो, र मैले यो काम छोड्नै पर्छ, म छोड्छु यो काम, बरु अभावमै बाँच्छु, तर यस्तो काम गर्दिनँ, गर्दिनँ यस्तो काम हो। अझै पनि केही बिग्रिएको छैन, मोनिकासँग गएर माफी माग्छु, म बरु सबै कुरा भन्छु, म त्यसपछि उसले मलाई छोडेर गए पनि जाओस् हो, तर मोनिकालाई म सबै कुरा भन्छु, अनि बल्ल मन हल्का हुन्छ मेरो। भोलि कलेजमा जाने बित्तिकै कुरा गर्छु म, मोनिका आइम सरी, भोलि कुरा गर्छु म तिमीसँग। चाँडो भन राज, के कुरा हो भनेर? मोनिका, मेरो कुरा सुनेर मेरो यथार्थ थाहा पाएर सायद तिमीले मलाई घृणा गर्छौ होला, तर मैले यो कुरा भनिनँ भने मैले आफूलाई नै माफ गर्न सक्दिनँ। ल, धेरै कुरा घुमाउनु पर्दैन, कुरा के हो सिधा सिधा भन। मोनिका, म गरिब परिवारमा जन्मेको मान्छे, तर पढेर ठुलो मान्छे बन्ने सपना थियो, र त्यही सपना बोकेर म यो सहर आएँ, तर जहिले मलाई पैसाको अभाव परि नै रह्यो। एक दिन मेरो कोठाको छेउमा बस्ने दाइले एउटा काम गर्छेस् भनेर सोध्नुभयो, मैले पैसा आउने भए गर्छु भने, मैले पैसाको लागि यौन पेसा अँगालेँ मोनिका। यौन पेसा? हो मोनिका, म बाध्य थिएँ, घरबाट तिर्ने पैसा थिएन, कलेजमा भर्ना गर्ने पैसा थिएन, खानको लागि जहिले धौ धौ पर्थ्यो, तिमीलाई केही किनेर कहिले दिन सक्दैन थिए, त्यही भएर मैले बाध्य भएर मन नभए पनि यौन पेसा अँगाले। तर राज, अरू केही काम गर्न सक्दैन थियो र? यही एउटा काम बाँकी थियो र गर्नलाई? छि राज, मैले तिमीलाई के सोचे, के निस्क्यौ? हो मोनिका, म तिम्रो लायक छैन, मलाई आफै देखेर घृणा लागिरहेको छ, तर यही मेरो यथार्थ थियो, अब तिम्रो इच्छा मलाई माफ गर्ने कि नगर्ने भनेर, किनकि हो मैले तिम्रो मन दुखाएको छु, र सायद आज तिम्रो र मेरो अन्तिम भेट होला। अन्तिमचोटि तिमीले होइन राज, म अन्तिमचोटि तिमीलाई भेट्दैछु, तिमीलाई तिमीलाई भेट्नु नै मेरो भूल थियो, तिमीलाई राम्रो मान्छे सोच्नु मेरो गल्ती थियो, र अझ माया गर्नु त पाप नै थियो राज। यो हाम्रो अन्तिम भेट हो राज, अबदेखि म तिमीसँग कहिले पनि भेट्दिनँ। मेरो युएसको भिजा आइसक्यो र म भोलि बाहिर जाँदैछु पढ्नको लागि। बाई राज। बाई मोनिका। सविता कसलाई आयो त आजको कथा? कथा सुनेर त आयुष म त स्तब्ध भएँ भन्ने। स्तब्ध भयो रे, कसरी? अब हेर न आयुष, कथा सुन्दा मलाई त सुरुमा मुख्य पात्र देखेर कस्तो रिस उठिरहेको थियो, तर जब मलाई थाहा भयो कि राज आफ्नो आर्थिक अवस्थाले गर्दा बाध्यतावश यौन पेसा गर्नु पर्यो, त्यो सुन्दा चाहिँ मलाई एकदमै नराम्रो लाग्यो के। त्यही त है, मलाई पनि के लाग्छ भने नि सविता, हामी जहिले पनि कुराको रुट कज के हो भनेर थाहा नपाउँदै अरू मान्छेलाई जज गर्छौँ क्या। र आजकै कथाको कुरा गर्नु पर्दा नि फ्रेन्ड्स, यौन पेसा भनेको कुन चाहिँ मान्छेले रहरले गर्छ भन्नुहोस् त। त्यो पेसा अप्नाउनुमा त कुनै न कुनै कारण त अवश्य पनि हुन्छ नि, होइन र? जस्तो कि आजको राजको कुरा गर्नु पर्दाखेरि, पढाइ गर्नको लागि, घर भाडा तिर्नको लागि उसँग पैसा थिएन, र उसलाई पनि त पढ्ने राम्रो जीवन बिताउने रहर भएकोले गर्दाखेरि बाध्यतावश यौन पेसा अप्नाउनु पर्यो नि, होइन र साथी? त्यही त, कहिलेकाहीँ परिस्थितिको अगाडि मान्छेले झुक्नु पर्छ, र जब मान्छेले आफू र अरू प्रतिको जिम्मेवारी निर्वाह गर्नका लागि अरू कुनै बाटो र विकल्प भेटाउँदैनन्, तब बाध्यतावश आफूले गर्न नचाहेको काम पनि गर्छन् होला। तिमीले फरर त भन्यो होइन, तर मलाई के पनि लाग्छ भने नि सविता, अब हेर न, कुनै पनि मान्छे वा पेसालाई लान्छना र भेदभावको दृष्टिकोणले हेर्ने भन्दा पनि राम्ररी कुरा बुझ्ने प्रयास गर्यो भने यो कुरालाई अझै राम्ररी बुझ्न सकिन्छ होला नि, होइन र? अब फेरि आजको कथाको यो विषयवस्तु पनि एकदमै नौलो लाग्यो होला कि कतिजना साथीहरूलाई। केटी मान्छे मात्रै यौन पेसामा लाग्छन् भनेको त सुनेको थिएँ, तर केटा मान्छे पनि भनेर तपाईँ एक किसिमले छक्क पर्नु भयो होला नि साथी, होइन? तर यसमा आश्चर्य मान्नुपर्ने कुरा केही पनि छैन नि साथी, केटा मान्छे पनि यौन पेसामा लाग्छन्, र अङ्ग्रेजीमा केटा यौन कर्मीलाई जुगुलो भनिन्छ। र फ्रेन्ड्स, केटा मान्छेहरू केटी यौन कर्मी कहाँ गए जस्तै केटी मान्छेहरू पनि केटा यौन कर्मी कहाँ जाने गर्छन्। र यसो कुरा बुझ्दा नि साथी, ग्राहक चाहिँ खालि यौन सम्पर्कको लागि मात्रै होइन कि, महिला ग्राहकहरूलाई मनोरञ्जन दिनको लागि, घुमफिर गर्नको लागि, सिनेमा बजार डुल्नको लागि पनि साथ दिन्छन्, र यो साथ बापत चाहिँ उहाँहरूले पैसा पनि पाउँछन्। हुन त साथी, गाउँघरको परिवेशमा जिगोलो यानि कि केटा यौन कर्मी नहुन पनि सक्छन्, तर सहरमा बिस्तारै केटा यौन कर्मीको संख्या पनि बढ्दै गइरहेको छ, र यो पेसा अप्नाउँदा जति जोखिम केटीलाई हुन्छ नि त्यति नै जोखिम केटा साथीलाई पनि हुने गर्दछ। हो साथी, अहिले सट्ट सुन्दाखेरि चाहिँ एबा कति पैसा कमाउँदो रहेछ, रमाइलो पेसा हो भने सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँ एकदमै गलत हुनुहुन्छ है, किनकि यो पेसा बाध्यतामा गरिने पेसा त हो नै, तर यसमा जोखिम पनि हुन्छ नि। अब के कुरा बुझ्नुपर्छ भने नि साथी, यो पेसा अप्नाउँदा हामीले हानि हुने कुराहरू पनि धेरै नै हुन्छन् क्या। विशेष गरी यसरी यौन पेसामा लाग्ने केटा साथीहरूमा एचआइभी एड्सको जोखिम धेरै मात्रामा हुन्छ, त्यसै गरी यौनजन्य रोगहरू पनि लाग्न सक्छ। तर आफूलाई मात्र जोखिममा राख्ने होइन कि, उहाँहरूको ग्राहक पनि उत्तिकै जोखिममा हुन्छन्। हो नि साथी, सुरक्षा स्वास्थ्यको कुरा, समाजबाट लान्छना र भेदभाव हुने भएकाले यो पेसालाई समाजले सहज रूपमा लिन सक्दैन र सहजै पचाउन पनि सक्दैन। तिमीले भनेको कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्यो है सविता। अब सविताले भने जस्तै नि साथी, हामी सबैजना सामाजिक प्राणी हौ नि, होइन र? अब सामाजिक प्राणी भएको नाताले गर्दाखेरि समाजको साथ त चाहियो नि, खुसी हुनको लागि, सुखी जीवन बिताउनको लागि। त्यसैले साथी, गिगोलो यानि कि केटा यौन कर्मी या यौन पेसामा लाग्ने जो पनि साथीहरू हुनुहुन्छ नि, उहाँहरूले के समाजबाट त्यो साथ सहयोग पाउनु भएको छ त? एकचोटि राम्ररी सोच्नुहोस् त। फेरि साथी, मलाई त के पनि लाग्छ भने नि, कहिले कहिले आफ्नो परिस्थिति सुधार्नका लागि यौन पेसा नै अप्नाउनु पर्ने जस्तो लाग्ला, तर विकल्पको बाटोहरू त धेरै नै छन् है साथी। त्यो विकल्पको बाटो तपाईँले खोज्ने प्रयास नगर्नु भएको पो हो कि? के भनेको आयुष, यो विकल्पको बाटो हो भनेर अलिक प्रष्ट गरी भन न। ल ल, अब मैले के भन्न खोजेको भने नि सविता, अब यौन पेसामा लाग्ने कतिजना साथीहरूलाई भेट्दा चाहिँ उहाँहरूले यो पेसाबाट सजिलै पैसा आउने कुरा त मलाई भन्नुभयो, तर समालोचनात्मक रूपमा हेर त, यौन पेसा भनेको त जहिले पनि हुने पेसा होइन नि। उमेर ढल्दै जाँदाखेरि त कुनै न कुनै दिन यो पेसा छोड्नु पर्छ नि, होइन र? त्यसैले त्यसपछि के त त्यो कुराको बारेमा सोच्नु एकदमै आवश्यक छ क्या। र साथी, सिप र पढाइ भएको मान्छेले राम्रो काम नपाउने त कुरै हुन्न नि, हो कि होइन भन त आयुष? हो नि। फेरि साथी, कतिजनाले त के पनि भन्छन् भने नि, एकचोटि यौन पेसामा लागेपछि अरू काम गर्न या अर्को पेसा रोज्न गाह्रो हुन्छ भनेर। तर फ्रेन्ड, यदि तपाईँ त्यसो सोच्नुहुन्छ भने चाहिँ तपाईँ बिल्कुलै गलत हुनुहुन्छ है। होइन, यो आयुषले आज कस्तो अप्ठ्यारो अप्ठ्यारो कुरा गरेको, त्यो चाहिँ कसरी हुन्छ आयुष भन न। ल ल, म सरल तरिकाले भन्छु है त। तिमीले र साथीले चाहिँ यो वादी समुदायको बारेमा सुनेका छौ? यो त मैले सुनेको छु। वादी समुदाय भनेको पहिलेदेखि नै यौन पेसामा संलग्न समुदाय हो कि भन त। वादी समुदायका महिलाहरूलाई समाजले जहिले पनि यिनीहरूले त यौन पेसा बाहेक केही गर्न सक्दैन भनेर भन्थे रे होइन। तर जब वादी महिलाहरूले आफ्नो छोरीहरूलाई स्कुलमा पढ्न पठाए नि, तब चाहिँ बिस्तारै स्कुलमा पढिरहेका र कक्षा 8 पढाइ गरेका साथीहरूले चाहिँ आफ्नो परम्परागत पेसा भन्दा पनि भिन्न पेसा गर्ने इच्छा जाहेर गरे क्या। र अहिले धेरैजना साथीहरू यौन पेसा होइन कि करेसा बारेमा तरकारी बेच्ने, स्कुलमा पढाउने, सिपुलक तालिम जस्तो कि लुगा सिलाउने, धुप बनाउने, गुडिया बनाउने आदिको पसल गरेर आफ्नो र आफ्नो परिवारको जीविका चलाइरहेका छन् क्या, र सम्मानपूर्वक समाजमा बाँची पनि रहेका छन्। ओहो आयुष, कस्तो राम्रो उदाहरण दिएको तिमीले। यो उदाहरणले त के पनि बुझिन्छ भने नि साथी, शिक्षा भयो भने विकल्पको खोजी गर्न हामी सक्षम हुन्छौँ। त्यसैले सिप र शिक्षा भयो भने सुखी स्वाभिमानी जीवन बिताउन एकदमै सजिलो हुन्छ, होइन र आयुष? पक्कै पनि हो नि। बरु फ्रेन्ड, मसँग एकजना वादी समुदायको साथीको आत्मकथा छ, र उहाँले चाहिँ हामीसँग कस्तो मजाले खुलेर चाहिँ कसरी वादी समुदायको भएकोले गर्दाखेरि उहाँलाई अरूले हेला गर्छन् भन्ने कुरा हामीलाई मजाले सेयर गर्नुभएको छ। त्यो आत्मकथा चाहिँ एकछिन सुनौ है त। अरू जातलाई भन्दा चाहिँ हाम्रो के वादी जातलाई चाहिँ धेरै त्यो गर्छन्, हेला गर्छन्। कुनै ठाउँमा या त कुनै कार्यक्रममा पनि हामीलाई सहभागी हुनदेखि वञ्चित भइरहेछौँ होइन। हामीले आफ्नो इच्छा अनुसार हामीले के गर्न चाहिरहेछौँ, हाम्रो इच्छाहरू के हो त्यो चाहिँ पुरा भएको छैन। मतलब कि हामी पढ्न चाहन्छौँ, यदि हामी पढ्न चाहन्छौँ तर आर्थिक स्थिति कमजोर भएको कारणले हाम्रो पढाइ चाहिँ पुरा भइरहेको छैन। त्यस्तो सरकारहरूले चाहिँ हाम्रो लागि निशुल्क पढाएको बारेमा तर भनेको छ है, तर कार्यान्वयन चाहिँ भएको छैन अझसम्म। बजारमा हामीलाई चिनेको मान्छेले चाहिँ, अनि एउटा मान्छे जस्तो चिनेको मान्छे छ अनि अर्कोलाई चाहिँ ए केटी कुन गाउँको हो, यो राम्रो छ यार भनेर भन्दाखेरि चाहिँ यो बाद जातको केटी त हो यार अनि भनेर भन्छन्। अनि ए बाद जात के, त्यसो भए त्यससँग जे बोल्दा पनि हुन्छ, जे गर्दाखेरि पनि हुन्छ, जाउन बरु यसो गफ गर्न, त्यससँग बरु यस्तो गफ गर्न जाउन भनेर अनि भन्ने। अनि हामीहरूसँग चाहिँ अश्लील शब्दहरू बोल्ने है, अनि यौन दुर्व्यवहारको बारेमा पनि के, अनि टच पनि गर्न खोज्ने, हामीलाई हेर्ने दृष्टिकोण, हामीसँग बोल्दाखेरिको उनीहरूको हेबिटहरू, उनको हात चलाइ, हाम्रो अङ्गहरूमा छुने है, त्यसरी बोलिन्छ। अनि सबभन्दा चाहिँ हाम्रो जात भनेपछि नै राम्रो दृष्टिकोणले हेरिन्छ। हजुर, हाम्रो क्लब छ एउटा नमुना बाल क्लब, अनि त्यहाँ चाहिँ पीडित अब जातीय भेदभाव अनि लैङ्गिक भेदभाव, त्यसपछि अनि अरू सबै समस्याहरू हुन्छ नि, त्यसको लागि हामीले चाहिँ बैठक बस्छौँ। अनि अनि हामीले सर नाटकहरू पनि देखायौँ त्यहाँ, तर नाटकहरू एकै ठाउँमा होइन, बजारमा गाउँघरमा सबै ठाउँ, हाम्रो जातको मात्र नभएर अरू अन्य जातकोलाई पनि हामीले आफ्नो क्लबमा चाहिँ सदस्य बनायौँ नि, अनि त्यसपछि उनीहरूलाई जागरुक गरायौँ, उनको फ्यामिलीहरूलाई चाहिँ हामीले। अनि आजकल चाहिँ पहिलाभन्दा चाहिँ धेरै सुधारेको छ भनौँ, हाम्रो जात र अरू जातमा गर्ने चाहिँ हेर्ने दृष्टिकोण र गर्ने बानी भएर एकदम फरक छ। तर त्यस्तो होइन, हामी पनि स्वतन्त्र रूपमा बाँच्न चाहन्छौँ, यताउति हामी शिक्षाहरू आर्जन गर्न चाहन्छौँ है, त्यसको लागि चाहिँ हाम्रो जात भनेर हामीलाई चाहिँ छुवाछुत नगरिदिनुहोस्। साथी, भर्खरै बजेको आत्मकथाले पनि हामीले थाहा पायौँ नि होइन र, कि हामीले कुनै पेसालाई हेर्ने नकारात्मक दृष्टिकोणले गर्दा वा त्यो पेसासँग सम्बन्धित साथीहरूलाई हामीले गर्ने नराम्रो व्यवहारले गर्दा पनि कतिजना साथीहरू यौन पेसा त्याग्न सक्दैनन्। किनकि उहाँहरूलाई यौन पेसा गर्दा भोग्ने लालछना र भेदभावको कारण अरू पेसा अप्नाउँदा पनि त्यस्तो पो हुने हो कि भन्ने डर हुन्छ नि होइन र नयाँ बाटो रोज्न खोज्ने साथीहरूलाई पनि यस्तै हामीले गर्ने लालछना र भेदभावले गर्दाखेरि हतोत्साहित पार्छ क्या साथी। एकदमै राम्रो कुरा उठायो आयुष तिमीले। अघि भने जस्तै कुनै पनि पेसालाई नराम्रो सोचेर बस्यो भने त त्यसले पहिलो कुरा यौन पेसामा लागेका साथीहरूको आत्मविश्वासमा चोट पुग्छ, उहाँहरूले अरू काम गर्नका लागि आत्मबल पाउनुहुन्न, र यही नकारात्मक सोचाइले गर्दा अरूको डर त्रासमा आएर जोखिमपूर्ण काम गर्न पनि बाध्य हुनुहुन्छ। त्यसैले साथी, पेसागत रूपमा उहाँहरूलाई पनि सम्मान गर्न सिक्नु पर्छ। र साथी, मलाई के पनि लाग्छ भने नि, उहाँहरूको हकित सुनिश्चित गर्नका लागि हामीले पनि, उहाँहरू पनि हामी जस्तै हुन्, उहाँहरूले भोग्ने व्यथा भोगाई हाम्रो जस्तै त हो नि भनेर सोच्ने, र उहाँहरूलाई पनि सम्मानपूर्वक बाँच्ने वातावरण पनि हामीले दिनुपर्छ होला। हो नि र साथी सक्नुहुन्छ भने यौन कर्मी कहाँ जाँदै नजानु, किनकि यदि हामीले हाम्रो ठाउँबाट यौन पेसालाई बहिष्कार गर्यौँ भने यौन पेसामा लागेका साथीहरू अरू विकल्प खोज्नेतर्फ लाग्नुहुन्छ। र यदि तपाईँ त्यस्तो गर्न सक्नुहुन्न भने नि साथी, यौन कर्मी साथीहरूको सुरक्षाका लागि भनेर कन्डम प्रयोग गरेर यौन सम्पर्क राख्ने र उहाँहरूलाई पनि अरूलाई जस्तै समान व्यवहार गर्नुपर्छ होला के? हो नि साथी, मलाई के पनि लाग्छ भने नि यौन पेसा बाध्यतालाई होस् या पेसागत रूपमा, सबैभन्दा ठुलो कुरा भनेको त आफूलाई कसरी सुरक्षित राख्ने त्यो कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ होला है। त्यसैले सुरक्षित रूपमा कन्डमको प्रयोग गरी यौन सम्पर्क राख्नुपर्छ होला साथी। र यदि कसैले कन्डम बिना यौन सम्पर्क राखौँ भनेर डर, धम्की र त्रास देखाउँछ भने नै म सुरक्षित रूपमा मात्र यौन सम्पर्क राख्छु, यदि त्यति भन्दा पनि मानेन भने चाहिँ नै म यौन सम्पर्क राख्न तयार छुइनँ भनेर कुरा त्यही टुङ्गाएर हिँड्नुपर्छ होला साथी। हो नि साथी, र मलाई त के लाग्छ भने नि समाजले यौन पेसालाई जसरी हेरे पनि पेसा भनेको पेसा नै हो, र साथी सबै पेसासँगै सुरक्षा र हकितको कुरा पनि आउँछ। त्यसैले साथी, कसैले तपाईँको इच्छा बिना बल जबरजस्ती तपाईँसँग यौन सम्पर्क राख्न खोज्यो, तपाईँमाथि दुर्व्यवहार गर्ने गरेमा त्यस विरुद्ध कानुनी रूपमा कदम पनि चाल्न सकिन्छ। किनकि साथी, हामी कहाँ यौन पेसामा संलग्न साथीहरूको हक र हित सुनिश्चित गर्ने कानुनहरू पनि त छन् नि। पक्कै पनि हो नि साथी। फेरि अर्को कुरा नि, कानुन भनेको त सबै पेसाका व्यक्तिहरूको लागि हो नि होइन र? तर कुरा यति मात्रै हो कि हामीले कानुनको सहायता लिने कि चुप लागेर आफूमाथि भइरहेको अत्याचार सहने? साथी, बरु तपाईँको विचार चाहिँ के छ त बाढ्ने होइन त हाम्रो टोल फ्री एसएमएस मार्फत? बरु यो प्रश्न चाहिँ आजको भोइसेस अफ युथ क्वेसनमा सोध्ने कि साथी? बरु हेर्नुहोस् है, राम्ररी सुन्नुहोस् आजको प्रश्न। यौन व्यवसायलाई कानुनी मान्यता दिने कि नदिने र किन? प्रश्न फेरि एकचोटि, यौन व्यवसायलाई कानुनी मान्यता दिने कि नदिने र किन? आफ्नो विचार पैसा नै नलाग्ने टोल फ्री एसएमएस सर्भिसबाट पठाउनका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर एक स्पेस दिएर आफ्नो विचार लेखी 4400 पठाउनुहोस् भन्दै अब चाहिँ लागौँ हाम्रो लेटर सेक्सन तर्फ। मेरो कुल कुल फ्रेन्ड्स, तपाईँ सुन्दै हुनुहुन्छ यङ जेनेरेसनको आफ्नै रेडियो कार्यक्रम साथीसँग मनका कुरा, र तपाईँको साथमा छ तपाईँको बेस्ट फ्रेन्ड्स आयुष र सविता। र साथी, अघि भने जस्तै अब पालो भएको छ तपाईँहरूले नै हामीलाई पठाउनु भएको चिठी, इमेल र एसएमएसको, र अहिले मेरो हातमा एउटा एसएमएस छ, त्यो चाहिँ मै पढ्छु है त आयुष। ल ल, पढ न त सविता। एसएमएस पठाउने साथी लेख्नुहुन्छ, सर मेरो समस्या के छ भने मेरो बोयफ्रेन्डले मेरो इच्छा नभए पनि मेरो स्तन चलाउन खोज्छ जुन मलाई मन पर्दै पर्दैन, यस्तो काम गर्दा केही नकारात्मक असर पो पर्छ कि? अर्को कुरा नि सर, बोयफ्रेन्डसँग हुँदा के कस्तो कामबाट बस्नु पर्छ भनेर लेख्नु भएको छ आयुष, अब तिमी के भन्छौ? सबैभन्दा पहिला त एसएमएस पठाउनु हुने साथीलाई म एउटा रिक्वेस्ट गर्न चाहन्छु है सविता, प्लिज प्लिज प्लिज क्या साथी, हामीलाई सर मिस नभन्नुहोस् क्या, हामी त तपाईँको मिल्ने साथी हो नि होइन साथी? त्यसैले आयुष र सविता सिधै भने हुन्छ क्या? त्यही त साथी, त्यसैले साथी साथी बिच के को सर र म्याडम होइन त आयुष? त्यो चाहिँ हो क्या। र अर्को कुरा नि साथी, धेरैजना साथीले आफूलाई पर्ने समस्याको बारेमा यसरी खुलेर लेख्न अप्ठ्यारो लाग्छ, तर जुन तरिकाले नलजाइकन तपाईँले सरर आफ्नो कुरा लेख्नु भएको छ नि साथी, त्यो कुराले चाहिँ के पनि पुष्टि पार्छ भने समस्याको बारेमा जबसम्म खुलेर हामी कुरा गर्दैनौँ तबसम्म त्यसको समाधान हुन सक्दैन। पक्कै पनि साथी, साथीको समस्यामा कुरा गर्नु पर्दा नि आयुष, यो माया प्रेममा कसैको इच्छा विपरीत शरीरमा छुन खोज्ने, जबरजस्ती गर्न खोज्ने, के यो कुरा सही हो? अब हेर है, मलाई त के लाग्छ भने नि माया भनेको कुरा निस्वार्थ भावना र एक अर्का प्रति हामीले देखाउने सम्मान र एक अर्काको मूल्य मान्यता विरुद्ध कुनै कदम नचाल्ने एउटा प्रतिबद्धता हो जस्तो लाग्छ है मलाई साथी। र साथीको एसेन्स पढ्दा चाहिँ मलाई के लाग्यो भने नि, साथीको प्रेमीले मायाको साँचो अर्थलाई गलत रूपमा बुझ्नु भएको पो हो कि? त्यही त, फेरि साथी, कसैले तपाईँको मन्जुरी बिना तपाईँको संवेदनशील अङ्गमा छुन्छ र त्यो क्रियाकलाप तपाईँलाई मन्जुर छैन भने त त्यो यौन दुर्व्यवहार पनि हुन सक्छ, र यौन दुर्व्यवहार भनेको कुनै कोडबाट पनि माया होइन जस्तो लाग्छ है मलाई त। तिम्रो कुरामा त म पनि सहमत छु सविता। अब हेर्नुहोस् है साथी, हुर्किने बढ्ने क्रममा केटा मान्छेलाई केटीसँग र केटी मान्छेलाई केटासँग त्यो यौन चाहना र आकर्षण त पक्कै पनि हुन्छ है। र अघि माया प्रेमको कुरा गर्दा नि एउटा बिर्सिनु नहुने कुरा चाहिँ के हो भने नि साथी, कसैसँग माया गर्दा यौन व्यवहारको क्रममा एक आपसको भावनाको बढी कदर गरिन्छ क्या। त्यसैले मेरो कुलकुल फ्रेन्ड माया प्रेममा बल जबरजस्तीको त कुरै हुँदैन साथी। त्यसैले एसएमएसमा तपाईँले भन्नुभएको जस्तै तपाईँको प्रेमीले तपाईँको स्थानलाई इच्छा बेगर छुने गर्छ र तपाईँलाई त्यो मन पर्दैन भने त सिधै मलाई तिमीले यस्तो गरेको मन पर्दैन र आइन्दादेखि यस्तो काम नगर भनेर पनि त भन्न सक्नुपर्छ नि। किनभने नि साथी, यदि तपाईँले मन पराएको मान्छे माया गरेको मान्छे सामु सुरक्षित महसुस नै गर्नुहुन्न भने के तपाईँ तपाईँको प्रेमीसँग खुसी हुन सक्नुहुन्छ त? एकचोटि राम्ररी सोच्नुहोस् त। त्यसैले साथी, समालोचनात्मक रूपमा मलाई मेरो प्रेमीले मेरो स्थान वा कुनै पनि संवेदनशील अङ्गमा छोएको मन पर्दैन र यदि म चुप्पो लागेर बसेँ भने के हुन्छ भनेर सोच्ने बेला हो है यो त। त्यही त साथी, आज यस विरुद्ध बोल्नु भएन र आफ्नो प्रेमीलाई यो बारे नभने त अघि मैले भने जस्तै तपाईँ आफ्नो प्रेमीसँग सुरक्षित र खुसी महसुस कदापि गर्न सक्नुहुन्न नि र तपाईँहरू बिचको प्रेम सम्बन्धमा चिसोपना पनि आउन सक्छ होइन र सविता? हो नि आयुष, फेरि नि साथी, माया प्रेमको सौन्दर्य भनेको नै प्रभावकारी सञ्चार हो। त्यसैले आफ्नो मन परेको मान्छेलाई आफ्नो कुरा भन्न के को लाज हो कि नभन त? पक्कै पनि हो नि। त्यसैले खुलेर तपाईँको बोयफ्रेन्डलाई उहाँले सधैँ तपाईँको स्तन सुने बानी छ नि, त्यो मन पर्दैन र त्यसले तपाईँलाई कस्तो मानसिक तनाव दिन्छ भन्ने कुरा खुलेर उहाँ सामु राख्नुपर्छ होला। र साथी, आज यदि उहाँको नकारात्मक व्यवहार सधैँ जाने हो भने चाहिँ स्थिति अझै कठिन मोडमा नहोला भन्न पनि सकिन्न है साथी। लौ के भनेको आयुष यस्तो यो? अब हेर्नु न सविता, यदि हाम्रो साथीले आजै उहाँको प्रेमीसँग प्रभावकारी रूपमा कुरा नगर्ने हो भने चाहिँ आज यौन अङ्गलाई जबरजस्ती छुनेदेखि भोलि यौन सम्पर्कका लागि र त्यो पनि असुरक्षित यौन सम्पर्कका लागि दबाब पनि दिन सक्नुहुन्छ नि होइन र? हो नि, तिमीले एकदमै राम्रो कुरा उठायो आयुष। र साथी, यसरी हरेक कुरामा जबरजस्ती गर्न थाल्यो भने त शारीरिक रूपमा असर पनि पर्छ। कम उमेरमा यौन सम्पर्क गर्दा हुने चोटपटक, यौन रोग आदि र मानसिक असर जस्तो कि नैराश्यता, मनमा डर हुने र कुनै पनि कुरामा पढाइ, परिवार, साथीभाइलाई महत्त्व नदिने जस्तो पनि हुन सक्छ नि। त्यसैले सचेत हुनुहोस् साथी, अब यो कुरा प्रेमीसँग हुँदा के कुरा ख्याल राख्ने भनेर सबैभन्दा ठुलो कुरा त साथी, तपाईँ कस्तो महसुस गर्नुहुन्छ तपाईँको प्रेमीसँग हुँदा? के तपाईँ र तपाईँको प्रेमी एक अर्काको इच्छा चाहनालाई सम्मान गर्नुहुन्छ? के तपाईँहरू बीच खुलेर कुरा गर्ने वातावरण त छ? के तपाईँहरू एक अर्काको कुरा सुन्ने र आफ्नो कुरा तर्कपूर्ण रूपमा एक आपस बीच राख्ने गर्नुहुन्छ त? यो कुरा भनेको प्रेम सम्बन्ध राम्रो बनाउन आवश्यक कुरा हो क्या साथी। तर साथी, अघि आयुषले माथि भनेको जस्तै तपाईँको प्रेमीले केही गर्दैन र आफ्नो कुरा मात्रै लाद्ने, हप्की पाराको र हरेक चोटि यौन सम्पर्क गर्न जबरजस्ती गर्छ भने चाहिँ त्यो मान्छेसँग म खुसी नै छुइनँ र यसरी हरेक कुरा सहेर बस्ने हो भने के हुन्छ र उसलाई छाडे भने के हुन्छ भन्ने कुराको बारेमा राम्रोसँग सोच्नु एकदमै महत्त्वपूर्ण छ है साथी। हो साथी, आफ्नो शरीरमाथि आफ्नै अधिकार हुन्छ र कसैले पनि यो कुरा बुझ्ने प्रयास गर्दैन भने चाहिँ बुझाउने जिम्मेवारी त हाम्रो हो नि होइन र? यदि त्यति गर्दा पनि नमान्ने हो भने चाहिँ कडा रूपमा कदम चाल्नु पर्छ होला है साथी। हो नि साथी, तपाईँसँग अरू पनि केही जिज्ञासा छ भने हामीलाई सम्झनुहुन्छ नि। बरु साथी, आजको एसएमएस चाहिँ हामीलाई हाम्रो नयाँ स्तम्भ मेरो शरीर मेरो अधिकारमा पठाएको एसएमएस थियो। तपाईँलाई पनि यस्तै वा यौन दुर्व्यवहार सम्बन्धी कुनै समस्या, भोगाई वा कुरा छ भने लेखी पठाइहाल्नुहोस् है हामीलाई। अब कसरी भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यो प्रोमो ध्यान दिएर सुन्नुहोस् है त साथी। मेरो म्याथ टिचरले मलाई एक्जाममा फेल गराइदिन्छु भनेर शरीरमा छुनुहुन्छ, म के गरौँ? मेरो साथीले आफ्नै मामाको छोराले उसको इच्छा विपरीत उसलाई यौन दुर्व्यवहार गर्छ भन्छ, यस्तो अवस्थामा उसले के गर्नुपर्छ? तपाईँको मनका अव्यक्त कुराहरू तपाईँ बाँड्न सक्नुहुन्छ साथीसँग मनका कुराको साथीहरूलाई हाम्रो नयाँ स्तम्भ मेरो शरीर मेरो अधिकारमा। स्तम्भ मेरो शरीर मेरो अधिकार। ए फोन गर्नुहोस् हामीलाई 98-41-25-10। ए आयुष, त्यो 25-10 होइन, हामीले फोन गर्नलाई नि साथी 98-13-19-48-72 फोन गर्नुहोस् र हामीलाई चिठी पठाउनुहोस्। युवा रेडियो कार्यक्रम साथीसँग मनका कुरा, साथी सविता र आयुष, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल र 118-7 काठमाडौँ नेपालमा। अनि नि साथी, तपाईँका इन्टरनेट इमेलको सुविधा छ भने चाहिँ हामीलाई cwfriends@hotmail.com cwfriends@hotmail.com अनि एसएमएस पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको मेसेज बक्समा गई SSMK लेखी एक स्पेस दिई आफ्नो मनको भावना लेखी 707 70-70 सरर पठाउनु सहित साथी। र साथी, यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने साथीसँग मनका कुराका टिमलाई तपाईँले फेसबुकमा पनि भेट्न सक्नुहुन्छ है। ल त साथी, धेरै सम्पर्कका माध्यमहरू बिच तपाईँसँग प्रत्यक्ष र अप्रत्यक्ष भेट त हुने नै छ होइन र, त्यसैले आजको लागि चाहिँ साथीसँग मनका कुराको सबै बेस्ट फ्रेन्ड्स कला, सबिन र म तपाईँको आफ्नै खुलकुल साथी आयुष र म सविता पनि बिदा चाहन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।